रेडियो भिजन 91.6 मेगाहर्जमा पूर्वी नेपालका विभिन्न भूभागमा तथा www.radiovision.com.np लगन गरी विश्वका जुनसुकै कुनामा रहेर पनि तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको हुनुपर्छ। तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। म मदन भण्डारी, सँगै हुनुहुन्छ प्रविधि संयोजनमा रमेश तिवारीजी। आज हामीसँग प्रविधि संयोजनमा अच्युत सुवेदीजी पनि सँगै हुनुहुन्छ। आशाभित्र राखी मलाई प्रीति बाट्यो अर्कैसँग, आशाभित्र राखी मलाई प्रीति बाट्यो अर्कैसँग, माया मलाई गर्छु भन्दै फुल साट्यो अर्कैसँग, सिन्दुर पोते हातमा बोकी कुर्ता कुर्दै तिम्रो बाटो, देउरालीमै ढले मत डाँडा काट्यो अर्कैसँग, देउरालीमै ढले मत डाँडा काट्यो अर्कैसँग। लेटाङ चार मोरङका मुक्तकमन नवीन आचार्यजीका यिनै मुक्तकरसँगै आजभन्दा ठिक एक वर्ष अगाडि कार्यक्रम मुक्तकमालामा मुक्तक बोल्न सुरु गरेको थिएँ। हिजो जस्तो लाग्छ कार्यक्रम सञ्चालन गरेको तपाईँको मिठो मायाले यात्रा यति सहज भयो शब्दमा बयान गर्न सक्दिन। यो साथ, यो आत्मीयता यसरी नै कयन वर्ष पाइरहूँ। श्रोता, कार्यक्रम मुक्तक मालाको 52 र 53 बसाई केही विशेष रहनेछ भनेर भनेको थिएँ नि तपाईँलाई। आजको बसाईमा वरिष्ठ मुक्तक लेखक साहित्यकार जो कार्यक्रम मुक्तक मालामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सँगै हुनुहुन्छ, उहाँहरूसँग कार्यक्रमको बारेमा थोरै कुराकानी र उहाँकै आवाजमा उहाँकै मुक्तकरफहरू सुन्नेछौँ हामी। अर्को बसाईमा भने तपाईँहरूले नै फेसबुक पेजमा दिनुभएको प्रतिक्रिया र केही समय अघि मैले दिएको मोबाइल नम्बरमा नाम र सम्पर्क ठेगाना मेसेज गर्नुहुने मुक्तक मनहरूका प्रतिक्रिया लिनेछौँ। अहिले तपाईँ कार्यक्रम मुक्तक मालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ। कोही नहेरी भन्छन् धमिलो जिन्दगी, कोही नहेरी भन्छन् धमिलो जिन्दगी, चाख्नेहरू भन्छन् अमिलो जिन्दगी, जिउन जान्नेहरू यसो पनि भन्छन् आहा क्या गजबको गमिलो जिन्दगी, आहा क्या गजबको गमिलो जिन्दगी। यो गुलियो मिठो मुक्तक रमेश पौडेलजीले लेख्नुभएको हो। तनहुँमा जन्म र हाल काठमाडौँमा रहँदै आउनुभएका उहाँको आवासित आलाप गीत संग्रह पाठक समक्ष आइसकेको छ। रेडियो नेपालमा मुक्तक सम्बन्धी सबैभन्दा जेठो कार्यक्रम, बुढो कार्यक्रम, बिम्ब प्रतिबिम्ब कार्यक्रमका सञ्चालक रमेश पौडेलजी अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मुक्तक मन पराउनु हुने जो कोहीको लागि पनि रमेश पौडेल नयाँ नाम भने होइन। सर नमस्कार, तपाईँलाई कार्यक्रम मुक्तक मालामा स्वागत छ। मदनजी, झापादेखि फोन गरेर सम्झिनु भयो, त्यहाँका सबै मुक्तकिला मनहरूमा म काठमाडौँबाटै सबैलाई मुक्तकिलो स्वागत गर्छु। नमस्कार। आज थोरै छोटो कुराकानी गर्नेछौँ सर। तपाईँ, म र उमा सुवेदीजी मिलेर सँगै भएर कार्यक्रमको नाम जुराएको पनि आज एक वर्ष पुरा भएको छ। यो खुसियाली थोरै तपाईँसँग बाँड्न चाहे। कस्तो लाग्छ सर तपाईँलाई कार्यक्रम मौका मिलेको खण्डमा सुनिरहनु पनि भएको छ? अब झापाको एफएम रेडियो भिजन त सोझै काठमाडौँमा सुन्न सकिँदैन होइन? हजुर हजुर। मुक्तकमाला वेबसाइटमा अपलोड भएको लिङ्कहरू अथवा त्यसमै सेयर भएको लिङ्कहरू मैले पुस्तक भएको बेलामा मैले मुक्तकमाला सुन्ने गरेको छु। त्यसो त अब मरणजी नै आफू राम्रो मुक्तक लेख्ने भनेर मैले रेडियो नेपालबाटै मुख मिठै मिठै बोलेको शुभनाम हो कार्यक्रम बिम्ब प्रतिबिम्बमा, र झापा फर्किसकेपछि मुक्तकमै केही गर्न पर्यो भन्ने सरसल्लाह अनुसार नै मुक्तकमालाको सुरु भएको हो। र यो एक वर्ष बितेको मलाई पत्तै भएन, एक वर्ष पुगिसकेछ। मुक्तकमालाले एक वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा म मेरो व्यक्तिगत तर्फबाट र कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट पनि हार्दिक शुभकामना दिन्छु, हार्दिक बधाई दिन्छु। धेरै धेरै धन्यवाद सर। एउटा सानो प्रश्न तपाईँलाई राख्नेछु। तपाईँको मिठो आवाजमा दुईवटा मुक्तक पनि हामी सुन्नेछौँ। आजभन्दा 13 वर्ष अगाडि कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो नेपालमा सञ्चालन हुँदाको मुक्तकको अवस्था र हाल यो समयमा आइपुग्दाको अवस्थालाई कुन रूपले हेर्नुहुन्छ सर? साह्रै सामयिक प्रश्न पनि हो। यतिखेर नेपाली साहित्यमा अत्यन्त चोटिलो र पोटिलो विधाको रूपमा स्थापित विधा मुक्तक ओझेलमा पर्यो कि भन्थानेर रेडियो नेपालबाट पनि चार पङ्क्तिको न्युमा केही सुमधुर धुनहरू जोडेर नयाँपन दिन सकिन्छ कि भनेर एउटा विधागत पहिचान विकास र विस्तारका लागि कार्यक्रम बिम्ब प्रतिबिम्ब 2058 सालको वैशाखको पहिलो हप्तादेखि सुरु भएको हो, बज्न थालेको हो। त्यतिखेर शुक्रबार बज्ने गर्थ्यो, साँझ राति बज्ने गर्थ्यो। अहिले क्रमशः बिहिबार हुँदै अहिले सोमबार राति बज्छ, 10 बजेको हिन्दी समाचारपछि बज्छ। खासमा त म रेडियो नेपालमा एउटा पत्रकारको रूपमा आएको थिएँ, पत्रकारिताको विद्यार्थी, 9-10 वर्ष समाचारमा काम गरिसकेपछि समाचारले सधैँ कि जोड्छ सिर्जनालाई, अनि कार्यक्रमतिर आइसकेपछि एउटा नयाँ केही गरौँ न र मुक्तक आफूलाई पनि पहिलेदेखि नै मनपर्ने, यसो कहिलेकाहीँ आफू पनि मुक्तक लेखी टोपल्ने, अनि त्यो भएको हुनाले मुक्तकबाटै एउटा कार्यक्रम दिँदाखेरि, एउटा साङ्गीतिक कार्यक्रम दिँदाखेरि सबैका लागि श्रवणीय होला भन् ठानेर सुरु गरेको। 13 वर्ष पुरा गरेर 14 वर्ष हामी लागिसकेका छौँ यो वैशाखको पहिलो हप्तादेखि। त्यतिखेर इमेल, इन्टरनेटको, फेसबुकको जमाना थिएन, बेसी महाकालीबाट थुप्रै थुप्रै एक हप्तामा 50-60 देखि 100 कहिले त 150 सम्म चिठीहरू आउँथे, त्यो चिठी खोलेरै भ्याइन्थेन। त्यसपछि क्रमशः अब विभिन्न ठाउँमा सञ्चार माध्यमहरूको स्थापना भए, एफएमहरू खुल्दै गए र ती लेखिराखिने सर्जकहरू पनि आफ्नै परिवेशका स्टेसनहरूमा रचनाहरू पठाउन थाले। अहिलेसम्मको यो अन्तरालमा कार्यक्रम बिम्ब प्रतिबिम्बको प्राप्ति भन्नु अथवा रेडियो नेपालको प्राप्ति भन्नु चाहिँ, जसलाई मुक्तकको बारेमा केही जानकारी थिएन, उनीहरू इमान्दार श्रोता थिए रेडियोका र उनीहरूसित पनि एउटा लेखकीय मन थियो, त्यो लेखकीय मनलाई चाहिँ कसरी प्रस्फुटन गरौँ, आफ्नो मनको कुराहरू कुन विधाबाट व्यक्तियौँ भनेर एउटा दुविधा भइराखेको बेलामा मुक्तक भनेको यस्तो हुन्छ, 4 पङ्क्तिको हुन्छ, पहिलो, दोस्रो र चौथो अन्त्यानुप्रास हुन्छ, तेस्रो स्वच्छन्द हुन्छ, चतुष्पदीय शैलीमा लेखिन्छ भनेर बोल्दै बोल्दै 6 महिनासम्म मैले आफैले एक्लै मुक्तक लेखेँ। यो अन्तरालमा केही नयाँ साथीहरू पनि आए र उनीहरूले परिपुर्याएर मुक्तक लेख्न थालेपछि मैले आफूले भन्दा उनीहरूले राम्रो लेख्ने भएपछि म किन लेखौँ भनेर मैले आफूले अल्छी गरेँ र जति पनि खामबन्दी पत्रहरू खोल्थेँ ती खामबन्दी पत्रहरू खोलेर उनीहरूले नै रोजेका गीतहरू मैले जस्ताको तस्तै जोड्ने गर्थेँ। यो अन्तरालमा करिब 20-22 जना यही रेडियो सुनेको भरमा, कार्यक्रम बिम्ब प्रतिबिम्ब सुनेको भरमा, ल हामीले त किताब निकाल्ने भयौँ, कसैले आवरण बनाइदिन पर्यो, कसैले चाहिँ शुभकामना भनिदिन पर्यो भनेर मेची महाकालीबाट फोनहरू आउन थाले। अब उहाँहरू इमेल इन्टरनेट पनि चलाउन नजान्ने ठाउँबाट टेलिफोनमै शुभकामना दिनुभए पनि हुन्छ भन्ने धेरै त्यस्ता मुक्तकिला मनहरू भेटिए। यो चाहिँ खास गरी रहरले सिक्दा सिक्दै कृतिलाई आकार दिनु भनेको चाहिँ यो मुक्तक साहित्यकै प्राप्ति हो भन्न ठान्छु, र दुःख त रेडियो नेपालको दुःख हो, कार्यक्रम बिम्ब प्रतिबिम्बको दुःख हो, तर प्राप्ति भनेको चाहिँ नेपाली साहित्यको प्राप्ति हो। जति पनि मुक्तक कृतिहरू आए यो अन्तरालमा, उनीहरूले विधागत रूपमा मुक्तक बुझेर लेख्न थाले, यो चाहिँ नेपाली साहित्यकै प्राप्ति हो भन्न ठान्छु म। यति धेरै मुक्तक मनहरूका मुक्तकमा आवाज दिनुहुने रमेश पौडेलजीकै आफ्नो मुक्तक सङ्ग्रह चाहिँ कहिले बजारमा आउँछ सर? मैले मुक्तक सङ्ग्रह निकाल्छु भनेर त मैले त्यो आवासीय तालापमै मैले पछाडि पोखरामा लेखेको छु पछाडिपट्टि, हजुर सर, त्यतिखेर नाम चाहिँ जुराइहालेँ। तर कस्तो हुँदो रहेछ भने नि, यो छाप्ने भन्ने कुरो चाहिँ जतिखेर एउटा गतिमा लेखिराखिएको हुन्छ त्यतिखेर आकार दिउँ दिउँ भन्ने हुँदो रहेछ, अरूका पनि जब पढ्न थालिन्छ, जब झन् बुझ्दै बुझ्दै गइन्छ र आफूले भन्दा अरू कसैले राम्रो लेखेको छ भने मेरा चाहिँ उसका भन्दा कमजोर छन् भन्ने बुझिसकेपछि आकार दिन हत्तपत्ता आँटा आउँदो रहेछ कि। र अहिले मैले रेडियोमा बोलेका शुभनामहरूले अहिले मैले भन्दा धेरै धेरै राम्रो मुक्तकहरू लेख्नुहुन्छ, उहाँहरूको अगाडि हो मैले त सुरु गरेँ, तर कखरा चिनाउने मास्टर चाहिँ उहीँ प्राइमरी स्कुलमा कखरा चिनाएर चिनाएरै बसिराखेको हुन्छ, 20 वर्षसम्म त्यहीँबाट रिटायर हुन्छ, तर उसको विद्यार्थी चाहिँ पिएचडी गरेर एउटा विषयमा विशेषज्ञता हासिल गरिसकेको हुन्छ, त्यसको अगाडि त त्यस्तै त्यस्तै हुन्छ कि भनेर मैले चाहिँ मुक्तकलाई आकार दिनमा त्यति हतारिन पनि रोहर पनि गरिनँ, छन्द छन् सिरानी भरि छन् मुक्तक, निकै रसिला कसिला लोभलाग्दा मुक्तक अरबहरू लेख्नुहुन्छ, चाँडै नै तपाईँको मुक्तक सङ्ग्रह हामीले पढ्न पाउने आशा राख्यौँ। अब भने 2 मुक्तक तपाईँकै आवाजमा सुन्नेछौँ सर, सुनौ न मुक्त। अहिले तत्कालै मलाई त्यस्तो सम्झना त भएन, तैपनि अब उत्रो 13-14 वर्षदेखि रेडियो नेपालबाट बिम्ब प्रतिबिम्बबाट मुक्तक भनिराखेको, हामीले भन्दा अहिले राम्रो सुनाउला भन्ने पर्छ होला त्यहाँका साथीहरूलाई पनि, मैले भन्दा राम्रो त तपाईँहरूले नै लेख्नुहुन्छ, तैपनि तपाईँले भनिहाल्नुभयो पहिलो मुक्तक यस्तो छ, आफैले टेकेको माटो पनि आफ्नो भएन, आफैले टेकेको माटो पनि आफ्नो भएन, आफैले हिँडेको बाटो पनि आफ्नो भएन, आफ्नो भन्नु त सबै भ्रम मात्र रहेछ, आफ्नै मुटुको पाटो पनि आफ्नो भएन, आफ्नै मुटुको पाटो पनि आफ्नो भएन। सर अर्को मुक्तक सुनाउन। अर्को यस्तो छ, हो रहेछ तिमीलाई पहेँलो घाम मनपर्छ, हो रहेछ तिमीलाई पहेँलो घाम मनपर्छ, विद्या कसम मलाई तिम्रो नाम मनपर्छ, मन परेपछि पर्यो कसैको केही लाग्छ अब, मलाई पनि सीताले चाहिँ तिनै राम मनपर्छ, मलाई पनि सीताले चाहिँ तिनै राम मनपर्छ। मुक्तक साँच्चै सियो जस्तै चस्स घोज्ने हुन्छ, मिठो हुन्छ, छोटो हुन्छ, चार अरबको हुन्छ। रमेश सर कार्यक्रमलाई समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। मुक्तक मालाका लागि सम्झिनुभयो, झापादेखि फोन गर्नुभयो, र यो काठमाडौँको व्यस्त समयमा पनि अलिकति समय दिन पाएँ। म रेडियो भिजन मुक्तकार मदन भण्डारी र मुक्तक माला प्रति हार्दिक आभार व्यक्त गर्दछु। उहाँ हुनुहुन्थ्यो रमेश पौडेलजी, रेडियो नेपालमा विगत लामो समयदेखि कार्यरत हुनुहुन्छ। श्रोता, हामी कुराकानीकै क्रममा छौँ। अहिले हाम्रो टेलिफोन सम्पर्कमा उमा सुवेदीजी हुनुहुन्छ। उमा सुवेदीजीले तप्किएर अञ्जलीमा गजल सङ्ग्रह, तिर्सनाका छालहरू गीत सङ्ग्रह र हालसालै तोदा उपन्यास लिएर पाठक समक्ष आउनुभएको छ। कार्यक्रम मुक्तक मालालाई नजिकबाट नियाल्दै हर समय सँगै रहनुहुने उमा सुवेदीजी अहिले हामी सँगै हुनुहुन्छ। उमाजी नमस्कार, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई। तपाईँ म रमेश सर सँगै रहेर कार्यक्रमको नाम जुराएको, समय जुराएको पनि एक वर्ष पुगेछ, त्यो खुसी तपाईँसँग बाँड्न चाहेँ। कार्यक्रमको बारेमा तपाईँको मनमा लागेको कुरा भनिदिनुहोस् न। मलाई पनि एकदम खुसी लागेको छ, मुक्तक मालाले एक वर्ष बिताएछ, जस्ती जस्तो लाग्छ हामी सँगै बसेर कुराकानी गरेर नाम जुराएको। यो एक वर्षको बिचमा मैले तपाईँबाट जुन आशा राखेको थिएँ मुक्तक मालाका लागि, त्यो मैले पाएँ। तपाईँको कार्यक्रमको सफलता दिन प्रतिदिन भनौँ न, हप्तै पछि म सुन्दै गइरहेको छु, हप्तै पछि तपाईँको कार्यक्रममा उकालो लागेको एउटा होइन सिडी थपिँदै थपिँदै गए जस्तो अनुभव हुन्छ मलाई, र अहिलेसम्म पनि म तपाईँको कार्यक्रम कुनै पनि छुटाएको छुइनँ। एकदम खुसी छु म यो मुक्तक मालाले यसरी एक वर्षमै यसरी फड्को मार्ला भन्ने मलाई लागेको थिएन, अत्यन्त खुसी छु म। धेरै धेरै धन्यवाद। गजल सङ्ग्रह निकाल्नुभयो, गीत सङ्ग्रह निकाल्नुभयो, अहिले उपन्यास पाठक समक्ष छ, विभिन्न लेख रचना पत्र पत्रिकामा आइरहेकै छन्। मुक्त कमै देख्छौँ, साँच्चै भने देख्दै देख्दैनौँ, किन होला? होइन, देख्दै देख्दैनौँ होइन, मैले मुक्त नलेखेको होइन, म सुरु सुरुमा मैले मुक्तबाटै साहित्यमा प्रवेश गरेको भन्दा पनि हुन्छ, लगभग 10 वर्ष अगाडि, र ती मुक्तकहरू दुःखको कुरा चाहिँ अहिलेसम्म मसँग छैन, विभिन्न कारणले गर्दाखेरि अब ती कुनै डायरीमा थिए कुनै केमा थिए, ती अहिले मबाट चाहिँ हराए भनौँ न, तर पनि म मुक्त फाटो फुटो लेख्दै छु अहिले पनि। म साहित्यमा मुक्तक मात्रै चाहिँ लेख्दिनँ, अरू अरू विधामा पनि कलम चल्ने भएकाले गर्दाखेरि अरू अरू लेख्ने क्रममा बिचबिचमा म मुक्तक लेख्दै गर्छु, मलाई मनपर्ने विधा भएकोले गर्दाखेरि पनि मुक्तकलाई म छोड्न सक्दिनँ। साहित्यका हरेक विधामा तपाईँका कलम चम्केका छन्, त्यो हामीले देखेका छौँ। अब पनि तपाईँकै आवाजमा हामी दुईवटा मुक्तक सुन्नेछौँ, तपाईँकै आवाजमा दुई मुक्तक सुनाइदिनुहोस् न। हजुर, हुन्छ मदनजी। मैले हालसालै भनौँ न केही समय अगाडि लेखेको एउटा मुक्तक पहिले म त्यही वाचन गर्न चाहन्छु। हजुर, हुन्छ। भत्केको विश्वासमा पनि आँख लुकेको हुन्छ, भत्केको विश्वासमा पनि आँख लुकेको हुन्छ, उज्यालो जुनमा पनि रात दुखेको हुन्छ, नभाग कतै मिठो छातीको भार बोकेर, नभाग कतै मिठो छातीको भार बोकेर, मरुभूमिमा नै जीवनको मूल फुटेको हुन्छ, मरुभूमिमा नै जीवनको मूल फुटेको हुन्छ। मरुभूमिमा नै जीवनको मूल फुटेको हुन्छ। हामी अर्को मुक्त तपाईँकै आवाजमा पुनः सुन्नेछौँ। हुन्छ, यो अर्को मुक्त चाहिँ अलिकति यसले निराशा ल्याउन सक्छ, तर माफी चाहन्छु। आँसु थापी अञ्जलीमा पिउने बानी भयो अब, आँसु थापी अञ्जलीमा पिउने बानी भयो अब, बाहिर हाँस्दै भित्र रुँदै जिउने बानी भयो अब, चोट मात्र जताततै मन बिसाउने ठाउँ छैन, उध्रिएको मुटु आफै जिउने बानी भयो अब, उध्रिएको मुटु आफै जिउने बानी भयो अब। अञ्जुली भनिरहनु हुँदा तप्किएर अञ्जुलीमा गजल सङ्ग्रह सम्झेँ। शिव परियारजीले निकै मिठो एउटा गजल गाउनु भएको छ तपाईँको, विश्व अनलाइन रेडियो गजल प्रतियोगितामा पनि पहिलो भएको गजल, अहिले हामी केही समय पश्चात श्रोताहरू समक्ष प्रस्तुत गर्नेछौँ त्यो गजललाई। कार्यक्रमलाई समय दिनुभयो, आफ्नो व्यस्तताको बावजुद पनि समय जुराइदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई। यहाँलाई पनि यसै गरेर यो मुक्तक मालालाई अगाडि बढाउँदै लानु हाम्रो मेरो शुभकामना सधैँभरि यहाँको यहाँलाई, र साथै यहाँका श्रोताहरू पनि दिन प्रतिदिन थपिँदै जानुहोस्, मेरो कामना यही छ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो उमा सुवेदीजी। अब पनि राख्दैछौँ हामी उहाँले नै लेख्नु भएको गजल शिव परियारले मिठो गाउनु भएको छ। बिबी अनुरागीजीले उस्तै मिठो सङ्गीत दिनुभएको छ। परदेशमा दुख्यो मन दुखाएर रोए परलीमै सबै आँसु परलीमै सबै देशमा दुख्यो मन दुखाएर श्रोता कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ। रेडियो भिजन 91.6 MHz कार्यक्रम मुक्तक माला सञ्चालनको एक वर्ष पुरा भएको छ। तपाईँ कार्यक्रम नियमित सुन्नुहुन्छ, सुन्न छुटाउनु भयो भने कार्यक्रम मुक्तक मालाको फेसबुक पेज फेसबुकमै मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल अनुधामीजीको ब्लग unadhamie.blogspot.com रामशरण श्रेष्ठजीको ब्लग chisapani.nepal.blogspot.com भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। मुस्कानभित्र छुरी बोकेर हिँड्थ्यौ, मुस्कानभित्र छुरी बोकेर हिँड्थ्यौ, मित्रताको मूल्य तोकेर हिँड्थ्यौ, त्यो ईश्वर पनि डराउँथ्यो, उसँग त मार्थ्यो कृष्ण गीता घोकेर हिँड्थ्यौ, मार्थ्यो कृष्ण गीता घोकेर हिँड्थ्यौ। राजन सिलवालजी काभ्रे जिल्लाको पनौती कोपासीमा जन्म र हाल भक्तपुरमा बस्दै आइरहनु भएको छ। मुक्तक साँच्चै कसिला लेख्नुहुन्छ, रसिला लेख्नुहुन्छ, लोभलाग्दा लेख्नुहुन्छ। 2000 संख्यामा लगभग मुक्तक उहाँले लेखिसक्नु भएको छ। यो समयमा हाम्रो टेलिफोन सम्पर्कमा उहाँ हुनुहुन्छ। राजन सर नमस्कार, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई। धन्यवाद मदनजी, यहाँलाई पनि नमस्कार। कार्यक्रम मुक्तक माला एक वर्ष पुरा भएको छ। तपाईँका मुक्तक हामीले कार्यक्रममा बारम्बार बोल्दै आएका हौँ, श्रोताहरू समक्ष पस्कँदै आएका हौँ। कार्यक्रम के कस्तो लाग्छ तपाईँलाई? म चाहिँ काठमाडौँमा भएको हुनाले लाइभ प्रसारण भएको बेला तपाईँको कार्यक्रम सुन्न पाउँदिनँ, हजुर। तर अरू बेलामा तपाईँले इन्टरनेटमा अपलोड गर्नुभएको बेलामा एक दुई पटक सुनेको राम्रो लाग्छ, अनि तपाईँको प्रस्तुति पनि लोभ लाग्दो छ। मुक्तक निकै गजब लेख्नुहुन्छ, दमदार लेख्नुहुन्छ, मुक्तकमा नयाँ प्रयोग पनि देख्छौँ हामी तपाईँको। त्यस्तै एउटा प्रयोग सूत्र मुक्तक, थोरै यसबारेमा जानकारी गराइदिनुहोस् न। सूत्र मुक्तक खास गरी मैले त्यो मेरो आविष्कार हो भने अलिकति अभिमान गरेको जस्तो पनि होला, तर सूत्र मुक्तक भन्ने पदावली प्रयोग गरेर नयाँ नै गरेर सायद मैले अरूले गरेको छैन, मैले त्यो अभिलेख रूपमा सूत्र मुक्तकलाई छापेको पनि छु पत्रिकामा। सूत्रमुक्तक चाहिँ खास त्यसमा मेरो आग्रह चाहिँ के हो भने सूत्रमुक्तकमा आदिको अनुप्रास वा मध्यानुप्रास वा अन्त्यानुप्रास त्यो कतै न कतै यही रूपमा मिल्छ, त्यसको संरचना मिल्छ, पहिलो मुक्तक र दोस्रो मुक्तक यो जुन लेखा वा तिन लेखा हुनसक्छ, त्यसको संरचना उस्तै हुन्छ, अनुप्रास उस्तै हुन्छ, अनि दिन खोजिएको सन्देश चाहिँ फरक हुन्छ, तर बहाव उस्तै हुन्छ सूत्रमुक्तकमा। वाचन गर्न जानिएन भने मुक्तक निष्प्राण हुन्छ, तपाईँकै शब्द सुटुक्क बोले। अब दुईवटा मुक्तक हामी तपाईँकै आवाजमा सुन्नेछौँ, नयाँ प्रयोग गरिएको मुक्तक सूत्र मुक्तक, यही नै सुनौँ होला। म सूत्र मुक्तकै मेरो तिन ल्या मुक्तकबाट तपाईँलाई दुईटा मात्रै सुनाउँछु अहिले, हजुर हुन्छ। सूत्र मुक्तक मैले बोल्न थालेँ। अध्यारो उही थियो उज्याला थरी थरी, अध्यारो उही थियो उज्याला थरी थरी, गोरे त उही थियो पाइला थरी थरी, मन्दिर जस्तै थियो बस्तीमा भक्ति माइली उही थियो माइला थरी थरी। अब म यसैको सूत्र मुक्तकको दोस्रो चाहिँ मुक्तक बोल्न चाहन्छु। शासन उही थियो भजनी थरी थरी, भजन उही थियो भजनी थरी थरी, शासन उही थियो भजनी थरी थरी, भजन उही थियो भजनी थरी थरी, बाढी आए पनि पटक पटक त्यहाँ राजन उही थियो रजनी थरी थरी। तपाईँको मुक्तक सङ्ग्रह चाहिँ हामीले कहिलेसम्ममा पढ्न पाउँछौँ होला, कहिलेसम्ममा पाठक समक्ष आइपुग्छ होला? मलाई धेरै साथीहरूले, धेरै सदस्यहरूले, धेरै अग्रजहरूले, धेरै समकालीनहरूले, मेरा कार्यालयका सहकर्मीहरूले पटक पटक यही प्रश्नहरू गरिरहनु भएको छ। फेसबुकमा एउटा मुक्तक मनोहर भन्ने समूह छ, त्यसका साथीहरूले पनि मलाई त्यही कुरा केही समय अगाडि सोध्नु भएको थियो। वास्तवमा म एकदम यो प्रकाशन गर्ने कुरामा अल्छी भनौँ कि अथवा उदासीन भनौँ कि के भनौँ, त्यसले गर्दाखेरि पछि परिराख्यो आफू जानी जानी यो आफ्नै हिसाबले पनि हो प्रकाशन गर्न हतारो नभएको। तपाईँको कलम जति फुर्तिलो छ यो प्रकाशनमा पनि त्यतिकै फुर्तिलो भन सर, हामीले कामना गरे भए हुन्थ्यो, हो भइदिएको भए हुन्थ्यो। मैले त्यो केही समय अगाडि मुक्तक मनोहरलाई त्यतिबेला अन्तर्वार्तामा चाहिँ के वचन दिएको छु भने 2071 सालभित्र चाहिँ पक्कै पनि मेरा आफन्त सदस्यहरूले मेरो सङ्ग्रह पढ्न पाउनुहुन्छ। सङ्ग्रह आउँदा थाका हामी कार्यक्रमभरि तपाईँसँगै यसरी नै बसेर कुराकानी गर्नेछौँ। मुक्तक मालालाई आफ्नो थोरै अमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँले अगाडि मेरो एउटा पूर्ण कार्यक्रम भन्ने मेरो मुक्तकहरू बढाइदिनु भयो, मलाई नचिनेका नसुनेका धेरै श्रोतालाई मुक्तकहरूलाई चाहिँ उहाँहरू समक्ष मलाई पुर्याइदिनु भयो, त्यसको लागि तपाईँलाई म अहिले तपाईँको यही कार्यक्रम मार्फत धन्यवाद दिन चाहन्छु। मेरो सबै उहाँ हुनुहुन्थ्यो राजन सिलवालजी। कार्यक्रममा शुभकामना आदान प्रदान गर्ने क्रम मुक्तक सुन्ने र सुनाउने सिलसिला जारी छ। अहिले तपाईँ कार्यक्रम मुक्तक मालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ। अहिले हाम्रो टेलिफोन सम्पर्कमा उदास कार्कीजी हुनुहुन्छ। हिजो मात्रै उहाँको मुक्तक सङ्ग्रह उदास मनको भव्य विमोचन भयो, चुले निम्तो थियो मलाई पनि तर जान पाइन। अहिले उहाँसँगै हामी छोटो कुराकानी गर्नेछौँ। उदास सर नमस्कार, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई। हजुर, यहाँलाई पनि धेरै धेरै नमस्कार, हार्दिक आभार। कार्यक्रम मुक्तक माला एक वर्षमा प्रवेश गरेको छ, कार्यक्रम मुक्तक माला कस्तो लाग्छ तपाईँलाई? हजुर, यहाँको कार्यक्रम म प्राय जसो सुन्छु, यहाँको सुरिलो गलाको म अत्यन्त एकदम फ्यान छु, एकदम राम्रो लाग्छ मलाई। नयाँ नयाँ सर्जकहरूलाई यो कार्यक्रमले धेरै हौसला प्रदान गरेको छ, यो मुक्त क्षेत्रमा लाग्नको लागि, लेखनीको लागि म यसप्रति धेरै धेरै खुसी छु मुक्तकमाला प्रति। धन्यवाद सर। हामी सोझै मुक्तक सङ्ग्रहतर्फ लागौँ। उदास मन मुक्तक सङ्ग्रहको बारेमा थोरै छोटो परिचय गराइदिनुहोस् न। हजुर, यो मुक्तक सङ्ग्रह उदास मन भनेर मैले सङ्ग्रहको नामकरण गरेको छु। हजुर, उदास मन भन्नाले उदासको मनबाट अभिव्यक्ति भएका ती भावनाहरूको एउटा सङ्गालो हो, त्यसरी हामी बुझ्न सकिन्छ। त्यहाँ त्यस सङ्ग्रहमा हाम्रा जीवन जगतका व्यवहारिक कुराहरू, एउटा अनुभव, देखेका सुनेका भएका कुराहरूलाई बिम्ब बनाएर मैले समेट्ने कोसिस गरेको छु। त्यो बिम्बभित्र जो कोहीको एउटा अनुभूति सम्वेक भावनाहरू हुनसक्छ र सबैले आफ्नो एउटा अनुभव अनुभूति मानेर त्यसलाई ग्रहण गर्न सक्नुहुनेछ भन्ने मैले विश्वास दिएको छु। सङ्ग्रह हात लागेपछि हामी छिट्टै कार्यक्रममा तपाईँसँग कार्यक्रमभरि कुराकानी गर्नेछौँ। आज पनि यसै सङ्ग्रहबाट दुईवटा मुक्तक सुन्नेछौँ हामी, अनि विदा पनि हुनेछौँ। सुनौँ न दुईवटा मुक्तक सर। एकदम म मुक्तक वाचन गर्छु। हुन्छ। छन् मेरा हृदयमा मलाई आफ्ना मान्नेहरू, छन् मेरा हृदयमा मलाई आफ्ना मान्नेहरू, हुन्छन् आफै पर पर पीठमा चुरा हान्नेहरू, सबको भलो चिताएरै बितोस् मेरो जिन्दगानी, सबको भलो चिताएरै बितोस् मेरो जिन्दगानी, पश्चातापमा परुन् आफै मेरा खुट्टा तान्नेहरू, पश्चातापमा परुन् आफै मेरा खुट्टा तान्नेहरू। निकै मिठो। अर्को मुक्तक हामी पुनः सुन्नेछौँ। अर्को म यो सुनाउँछु। तिमीसँग साथ छुट्यो र त यो मन उदास हो, तिमीसँग साथ छुट्यो र त यो मन उदास हो, जिन्दगीकै आस्था टुट्यो र त यो मन उदास हो, दोष नै अब कसलाई दिउँ कर्मै उस्तो भएपछि, दोष नै अब कसलाई दिउँ कर्मै उस्तो भएपछि, हेर्दा हेर्दै तकबीर खुट्यो र त यो मन उदास हो, हेर्दा हेर्दै तकबीर खुट्यो र त यो मन उदास, हेर्दा हेर्दै तकबीर फुट्यो र त यो मन उदास भयो। हजुर, तपाईँको मुक्तक सङ्ग्रह उदास मन पाठकहरूको मन जित्न सफल होस्, सम्पूर्ण पाठकहरूको मन मनमा घर घरमा उदास मन मुक्तक सङ्ग्रह होस्, त्यसको लागि तपाईँलाई धेरै धेरै शुभकामना कार्यक्रम मुक्तक माला परिवारबाट। यहाँलाई धेरै धेरै धन्यवाद, यहाँहरूको साथ सहयोग र आशीर्वाद सँगै सधैँ रहनेछ भन्ने मैले विश्वास लिएको छु। तपाईँले समय जुराइदिनु भयो, आफ्नो अमूल्य समय हामीलाई दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँहरूप्रति म झन् आभारी छु, मलाई मेरा आफ्नै मनहरूको माझमा, श्रोताहरूको माझमा मलाई पुग्ने अवसर दिनुभयो, जुन माध्यम उपलब्ध गराउनुभयो, त्यसप्रति म धेरै धेरै आभारी छु। धन्यवाद सर। हस् हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो उदास कार्कीजी। उहाँको उदास मन मुक्तक संग्रह प्रकाशित भइसकेको छ। श्रोता, कुराकानीको सिलसिला जारी नै छ, अर्को साता पनि हामी यसरी नै कुराकानीलाई जोड्नेछौँ अनि तपाईँको प्रतिक्रियालाई पनि जोड्नेछौँ। श्रोता, अब पनि हामी हाम्रो कार्यक्रममा अझ नजिकबाट निहाल्नुहुने, मन पराउनुहुने, रुचाउनुहुने जो काठमाडौँमा बस्दै आइरहनु भएको छ, चाँडै नै मुक्तक संग्रह निकाल्ने तयारीमा हुनुहुन्छ निशा केसीजी, उहाँसँगै कुराकानी गर्नेछौँ। निशाजी नमस्कार, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई। नमस्कार। कार्यक्रम मुक्तक माला सञ्चालनमा आएको एक वर्ष पुगेको छ आज। कार्यक्रमको बारेमा तपाईँको मनमा लागेका कुरा भनिदिनुहोस् न। सर्वप्रथम त एक वर्ष पुरा गरेर दोस्रो वर्षमा लाग्नु भएकोमा चाहिँ धेरै धेरै शुभकामना छ अनि यो मुक्तक मालाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। अर्को कुरा चाहिँ यो मुक्तक मालाले चाहिँ यो मुक्तक लेखिरहेको मान्छेहरूलाई चाहिँ एउटा प्लेटफर्म दिइरहेको छ। यसले चाहिँ नयाँ प्रतिभा मुक्तकहरू आफूले त्यहाँ पठाएर तपाईँको स्वरमा वाचन र आफ्नो आफ्नै स्वरहरूमा पनि वाचन गरेर जुन यो अहिले प्रसारण भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो मुक्तक अरू नयाँ मान्छेहरूलाई मुक्तक लेखिरहेका मान्छेहरूलाई पनि धेरै हौसला प्रेरणा मिलेर अझै चाहिँ मुक्तकले चाहिँ अलिकति चर्चित हुने मौका चाहिँ पाइरहेको छ जस्तो मलाई लाग्छ। निशाजी, धेरै भयो हामीले तपाईँको मुक्तक सङ्ग्रह कुरेको, आउँछ आउँछ भन्दै हुनुहुन्थ्यो, निकै दिन भयो नि, किन होला? राजनीतिक कारणले पनि भनौँ। हजुर हजुर, मैले अलिकति समय दिन नपाएर। हजुर। अनि अर्को त अब खास त्यति अब तुरुन्तै निकालिहालौँ भन्ने मलाई लागेन कि, अलिकति आफूलाई नै अझ खारेर अझ राम्रो अझ बढी राम्रो लेखेर मात्रै अनि त्यो धेरै नाचुत गरेर राम्रो निकालौँ भन्ने मनमा आएर त्यसले गर्दाखेरि चाहिँ अलिकति वेट गरिरहेको। हामी कार्यक्रममा तपाईँकै आवाजमा तपाईँकै मुक्तकहरू पनि हामी सुन्नेछौँ। मुक्तक सङ्ग्रह चाँडै बजारमा आओस् त्यसको लागि पनि शुभकामना जोड्यौँ। तपाईँकै आवाजमा तपाईँका दुई मुक्तकहरू सुनौ न। मैले भर्खरै लेखेको छु, के भन्छ है त? हुन्छ, सुरु गर्नुहोस्। शान्त छु तिमीले अशान्ति जलाइदिएपछि, शान्त छु तिमीले अशान्ति जलाइदिएपछि, खुसी मन छु तिमीले बेमन चलाइदिएपछि, थाहा छैन कहाँ पुगेर तुङ्गिन्छ यो महायात्रा, थाहा छैन कहाँ पुगेर तुङ्गिन्छ यो महायात्रा, मुर्जाय अविश्वास विश्वास पलाइदिएपछि। अर्को मुक्त कुन सुन्नेछौँ? हजुर हुन्छ। फुलको जरामा के छ खन्नेहरूलाई, फुलको जरामा के छ खन्नेहरूलाई, जुन छोडेर लाग्छ तारा गन्नेहरूलाई, भर्ना गरिदिन्छौ लाग्छ शिशु कक्षमा, भर्ना गरिदिन्छौ लाग्छ शिशु कक्षमा, माया प्रेम दर्शन होइन भन्नेहरूलाई। धेरै मिठो, निकै मिठो मुक्तक। श्रोता, मुक्तकमाला सुनिरहनु भएको छ, निशा केसीजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। धेरै धेरै धन्यवाद, तपाईँले हामीलाई आफ्नो व्यस्तताको बावजुद पनि छोटो समय दिनुभयो। हामी फेरि कार्यक्रमभरि बसाइभरि तपाईँसँग कुराकानी गर्नेछौँ, मौका जुराएर पक्कै पनि। अहिले तपाईँ कार्यक्रम मुक्तकमालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ। श्रोता, आजलाई भने कार्यक्रम मुक्तकमाला यति मात्रै, अर्को साता पुनः यही सिलसिलालाई निरन्तरता दिनेछौँ। तपाईँको अमूल्य सुझावको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तकमाला रेडियो भिजन 91.6 मेगाहर्ज भद्रपुर रोड बिर्तामोड झापा। त्यस्तै हाम्रो मेल आइडी muktakmala@gmail.com, MUKTAK मुक्तक MALA माला muktakmala@gmail.com। फेसबुकमा पनि हामीलाई तपाईँले भेट्न सक्नुहुन्छ। अन्य रेडियोहरूमा पनि यही नाम राखेर, यही नाम जुराएर कार्यक्रम सञ्चालन गरिरहनु भएको मैले पाएँ। फेसबुकमा पनि उहाँहरूको आफ्नै फेसबुक पेज रहेको छ, तसर्थ facebook.com/muktakmala। हजुर, यही ठेगानामा तपाईँले जानुभयो भने मुक्तकमालाको सही पेज भेटाउनुहुनेछ, जुन रेडियो भिजनमा मदन भण्डारीसँग सुन्न सक्नुहुन्छ। त्यहीँ गएर पनि तपाईँले आफ्ना मुक्त तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। प्रविधि संयोजनका निमित्त रमेश तिवारीजी र अच्युत सुवेदीजीलाई पनि धेरै धेरै धन्यवाद। म मदन भण्डारी जाँदा जाँदै यी मुक्त करपहरू तपाईँलाई छोड्न चाहन्छु। चुपचाप उनलाई खोली तारेर आएँ, चुपचाप उनलाई खोली तारेर आएँ, मनभरिका सारा रहर मारेर आएँ, पिरतीको खेलमा त्यो अभागी सिपाही हुँ म, जो पुनः एकपटक हजुर हारेर आएँ, जो पुनः एकपटक हजुर हारेर आएँ। हस्त श्रोता, आजलाई भने बिदा चाहन्छु। नमस्कार, जय मुक्त। एक जन्म का के हो रहा हजार